तस्वीर हेरी हौ कसम सानो तिमी त मेरी हौ माया गरिने मोटो सम्हालेर राख मलाई मेरो कालुले बिर्सिए छन भन्नु याद बानी आउँछु अङ्गालेर राख झटपटीमा तस्वीर हेरी हौ कसम सानो तिमी त मेरी हौ माया गर्ने मोटो सम्हालेर राख मलाई मेरो कालोले बिर्सिए छन भन्नु याद बानी आउँछु अङ्गालेर राख मलाई मेरो कालोले बिर्सिए छन भन्नु याद बानी आउँछु अङ्गालेर राख Baby. माया गर्ने मुटु सम्हालेर राख मलाई मेरो कालुले बिर्सिए छन भन्नु याद बानी आउँछु अंगालेर राख धरतीबाट टाढा छु भनेर सात बनेर माया गरिने मुटु सम्हालेर राख मलाई मेरो कालुले बिर्सिए छन भन्नु याद बनी आउँछु अंगालेर राख मलाई मेरो कालुले बिर्सिए छन भन्नु याद बनी आउँछु अंगालेर राख